सरकारले चितवनमा थप गरेका दुईवटा नगरपालिका मध्ये पश्चिम चितवनको चित्रवन नगरपालिकाले आजदेखि आफ्नो काम थालेको छ। साबिकको गुन्जा नगर गाविसको वार्ड नम्बर 3 रहेको कृषि सेवा केन्द्रले उपलब्ध गराएको कोठामा कार्य स्थापना गरी नगरपालिकाको काम शुरू गरिएको छ। आज शारदा नगर गाविस पूर्व अध्यक्ष आश बहादुर लामा र नगरपालिकाका कार्यकारी अधिकृत रामकाजी श्रेष्ठले संयुक्त रूपमा कार्यको उद्घाटन गर्नुभएको हो। आजदेखि गाविसको काम रोकी नगरपालिकाको माध्यमबाट काम शुरू गरेको कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो। गत वैशाख 28 गते नेपाल सरकारले 72 नगरपालिका थप गर्ने क्रममा चितवनमा पूर्वी चितवनको खैरेनी र पश्चिम चितवनमा चित्रवन नगरपालिका घोषणा गरेको थियो। साबिकको गुन्सा नगर र शारदा नगर गाविसलाई मिलाएर चित्रवन नगरपालिका घोषणा गरेको हो। नगरपालिका घोषणासँगै सो क्षेत्रका नागरिक हर्षित बनेका छन्। नगरपालिका घोषणा गरेसँगै सरकारले गुन्सा नगर 3 नगरपालिकाको केन्द्र तोकेको थियो। नगरपालिकाको कार्य सञ्चालनका विषयमा बिहिबार स्थानीय तहमा सर्वपक्षीय छलफल गरी कृषि सेवा केन्द्रको भवनमा हालै कार्य स्थापना गरिएको नगरपालिकाका निर्माणपल समितिका सदस्य सचिव विष्णु ढकालले जानकारी दिनुभयो। विश्व रेडक्रस दिवसको अवसर पारी नेपाल रेडक्रस सोसाइटी चैनपुर उपशाखाले आज पूर्वी चितवनको चैनपुर गाविस समिति अन्तर्गत रहेका प्राथमिक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। जनजीवन उच्च मावि चैनपुरका प्राचार्य हरिप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेरीगोल्ड इङ्ग्लिस स्कुल चैनपुर प्रथम, राप्रवि गोठेश्वर द्वितीय, चण्डी राप्रवि तृतीय र मेरीगोल्ड इङ्ग्लिस स्कुल चैनपुर सान्त्वना स्थान हासिल गरेको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई प्राथमिक स्तरबाटै रेडक्रसप्रति आकर्षण गराउने बताउनुभयो। यस्तै कार्यक्रममा बोल्दै प्राथमिक उपचार सम्बन्धी जिल्ला प्रशिक्षक अमरेज अधिकारीले रेडक्रस सोसाइटी चैनपुर उपशाखाले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षको सहयोग अपरिहार्य रहने बताउनुभयो। कार्यक्रम उपशाखा सभापति चन्द्रकान्त नेउपानेको सभापतित्वमा सम्पन्न भएको थियो। नेकपा एमाले जिल्ला कमिटी चितवनले जननेता मदन कुमार भण्डारी र कुशल संगठन जेबराज आश्रितको 21 स्मृति दिवसको तयारी पूरा भएको जनाएको छ। स्मृति दिवसका अवसरमा शनिबार दुर्घटनास्थल दासडुङ्गामा हुने स्मृति दिवसको तयारी पूरा भएको एमाले चितवनका अध्यक्ष जगनाथ पुर्यालले जानकारी दिनुभयो। स्मृति दिवसका अवसरमा बिहान पार्टी कार्यालय भरतुरमा बिहान 7 भेला भई दासडुङ्गासम्म मोटरसाइकल र्यालीसहित जाने पार्टी महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा स्मृति दिवस समारोह गर्ने तयारी एमाले गरेको छ। एमाले स्मृति दिवस समारोहमा सहभागी बन्न जिल्लाका र जिल्ला बाहिरका सबै एमाले शुभचिन्तक नेता कार्यकर्तालाई उपस्थितिका लागि अनुरोध गरेको छ। विक्रमसम्म 2050 साल ज्येष्ठ 3 भोलि केही दिन कास्की जिल्लाको तेस्रो जिल्ला अधिवेशन सकेर चितवनमा हुने एक कार्यक्रममा सहभागी हुन आउँदै गर्दा तत्कालीन एमाले महासचिव मदन भण्डारी र कुशल ठग जीवराज आश्रितको रहस्यमय छङ्गाले दासडुङ्गामा जीव दुर्घटना परि निधन भएको थियो। साँझ 5:15 नेता दुई चढेको 8793 नम्बरको जीव दासडुङ्गाबाट त्रिचुलीमा खस्दा चालक अम्बर लामा बाँच्न सफल हुनुभयो भने दुईजना नेताको दुःखद निधन भएको थियो। एकमात्र जीवित साक्षीका रूपमा रहेका अम्बर लामाको 2060 साल साउन 11 एक समूहले काठमाडौँ पुतली सडकबाट अपहरण गरी कीर्तिपुरमा लगेर हत्या गरेको थियो। मदन भण्डारीको हत्याको बारेमा विभिन्न 4 छानबिन समिति गठन भए पनि ती समितिका प्रतिवेदन आफ्नै ढङ्गबाट आएका थिए। दुर्घटना स्थलभन्दा 32 तल गाँसीपुरको एक भङ्गालोमा मदन भण्डारीको शव भेटिएको थियो। मदन भण्डारीको शव भेटिएको स्थानमा ज्येष्ठ 5 एमाले चितवनले विशेष कार्यक्रमको आयोजना गर्ने जनाएको छ। एमाले जिल्ला पार्टी उपसमिति पार्वती रावलले दिएको जानकारी अनुसार सो कार्यक्रममा सहभागी हुन मदन भण्डारीको धर्मपत्नी तथा हिमालय उपाध्यक्ष विद्या भण्डारी आउने कार्यक्रम रहेको छ। मदनको शव भेट्ने व्यक्तिहरूलाई पनि सोही दिन सम्मान कार्यक्रम राखिएको रावलले जानकारी दिनुभयो। मदन भण्डारीले आफ्नो राजनीतिक यात्रा विक्रमसम्म 2024 सालदेखि भारतको वनराजबाट सुरु गर्नुभएको थियो। पशुपालनतर्फ किसानको आकर्षण बढाउने उद्देश्यले जिल्ला पशु सेवा कार्यालय चितवनले पहाडी गाविस सिद्धिमा पशुपालनमा आधारित लोकगीत प्रतियोगिता आज सम्पन्न गरेको छ। प्रतियोगितामा सिद्धि सात सवाङवाङ प्रथम र सिद्धि आठको साईमारङ समूह द्वितीय र सिद्धि चारको गामेचुङ समूह तृतीय र सिद्धि सातको देउसर समूहले सान्त्वना स्थान हासिल गरेका छन्। प्रथम द्वितीय र तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः 5, 4, 3 र 2000 पुरस्कार प्रदान गरिएको पशु कार्यालयका प्रमुख डाक्टर रामकुमार कार्कीले जानकारी दिनुभयो। प्रतियोगितामा सिद्धि गाविसका 10 वटा महिला समूहले भाग लिएका थिए। अन्य सहभागी टिमलाई हौसला स्वरूप 1000 प्रदान गरिएको कार्कीले बताउनुभयो। चितवन जिल्लालाई पशुपालनको अग्रणी जिल्लाको रूपमा चिनिए पनि पहाडी गाविसमा व्यावसायिक रूपमा पशुपालन हुन नसकी रहेको बेला आयोजना गरिएको प्रतियोगिताले त्यस क्षेत्रका स्थानीयलाई हौसला मिल्ने पशु कार्यको दावी छ। बढ्दो गर्मीसँगै चितवनमा आँखा पाक्ने रोगका बिरामीहरूको संख्यामा वृद्धि भएको छ। चितवनको भरतपुर आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीहरूको संख्या 8-10% वृद्धि भएको डाक्टर कमलबहादुर खड्काले जानकारी दिनुभयो। उहाँले दैनिक करिब 200-300 हाराहारीमा बिरामी उपचारको लागि आउने गरेको भए पनि अहिले त्यो संख्या बढेको उहाँले बताउनुभयो। भरतपुर आँखा अस्पतालमा नवलप्रासी धादिङ गोर्खातनौ मकनपुर लगायतका जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन्। गर्मी मौसममा अत्याधिक तापक्रमसँगै धुलो उड्ने हुँदा आँखा पाक्ने एलर्जी तथा आँखा रातो हुने लगायतका समस्या देखिने गरेका छन्। यो समयमा आँखा सम्बन्धी समस्या बढी देखिने भन्दै सचेत रहन खड्काले आग्रह गर्नुभयो। आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने भन्दै बिहान बेलुका सफा पानीले आँखा सफा गर्न र सडकमा हिँड्दा चस्माको प्रयोग गर्न उहाँले सल्लाह दिनुभयो। विशेष गरी यो समस्या फिल्डमा काम गर्ने तथा स्कुले विद्यार्थीहरूमा यो रोगको उच्च जोखिम रहेको उहाँको भनाइ छ। समयमै यसको उपचार हुन नसके आँखाको नानीमा घाउ बन्ने हुँदा समयमै उपचार गर्न चिकित्सकले सल्लाह दिएका छन्। आगामी असार 8 गते चितवनको क्षेत्र नम्बर 4 हुन गइरहेको संविधान सभा सदस्य उपनिर्वाचनको लागि नेकपा एमाले जिल्ला कमिटी चितवनको तर्फबाट केन्द्रमा 5 जना उम्मेद्वारको नाम प्रस्ताव गरेको छ। निर्वाचनमा उम्मेद्वारका लागि जिल्लाबाट प्रस्तावित व्यक्तिहरूमा विजय सुवेदी, दिलकुमारी रावल, पार्वती रामजी प्रसाद सापकोटा, मुक्तिनाथ अधिकारी र विष्णु तिवारी रहेको नेकपा एमाले जिल्ला कमिटी चितवनको प्रचार विभाग प्रमुख अरूण पीडित भण्डारीले बताउनुभयो। सिफारिसलाई जिल्ला कमिटीले अनुमोदन गरेर पार्टी केन्द्रीय कमिटीमा पठाएको भण्डारीले जानकारी दिनुभयो। यसअघि 2070 मङ्सिर 4 गते भएको निर्वाचनमा एमालेको तर्फबाट दिलकुमारी रावल पार्वती उम्मेद्वार रहनु भएको थियो। रावल पार्टीको जिल्ला कमिटीको उपसचिव हुनुहुन्छ। सुवेदी पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुनुहुन्छ। सापकोटा क्षेत्र नम्बर 4 क्षेत्रीय इन्चार्ज हुनुहुन्छ। अधिकारी पार्टीको जिल्ला सल्लाहकार समितिका अध्यक्ष हुनुहुन्छ भने तिवारी सचिवालय सदस्य हुनुहुन्छ। चितवनको क्षेत्र नम्बर 4 59,693 मतदाता रहेका छन्। तर यस वर्ष 6,910 बढीले फोटोसहितको मतदाता नामावली संकलन गरिएकोले 5,000 बढी मतदाता थपिन सक्ने अवस्था रहेको छ। 31 स्थानमा 81 मतदान केन्द्र मार्फत क्षेत्र नम्बर 4 मतदाताले विद्युतीय प्रविधिबाट मतदान गर्न पाउने भएका छन्। मकनपुरमा रहेको बौद्ध धर्मावलम्बी महिलाहरूले अब आफ्नो नाक नछिन्ने भएका छन्। उनीहरूले आफ्ना छोरा छोरीहरूको कसैको पनि नाक नछोड्ने अभियान नै सञ्चालन गर्न लागेका छन्। आफूले पहिले नाकमा बुलाकी लगाउने गरेको भए पनि अहिले त्यो खोलेर फालेको र अरूलाई पनि खोल्न सल्लाह दिने गरेको कुले खानेकी भीममाया तामाङले बताउनुभयो। उहाँले भन्नुभयो, 5 वर्ष भयो बुलाकी खोलेको। हाम्रो समुदायका शेर्पा नेवार थकाले एल्मो कसैले पनि नाक छेडेका छैनन्। अब हामी पनि यो अभियान नै चलाएर कसैको नाक छेड्दैनौ। भीममाया फर्पिङमा भएको दुदुम ज्यामा तेर्सर वाङ अभिषेकमा सहभागी हुन आउनु भएको थियो। सोही अभिषेकमा आएकी पूर्वी धरानकी गुरुङ महिलाले पनि आफूहरू अब नाक नछिन्ने अभियानमा लाग्ने बताउनुभयो। बौद्ध धर्म मान्नेहरूले नाक नछिन्ने र नाक छेडेको बुहारी नभित्राउने परम्परा रहेको छ।